الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الصفا والمروة من شعائر الله فمن حج البيت أو اعتمر فلا جناح عليه أن يطوف بهما ومن تطوع خيرا فإن الله شاكر عليم. یہ سورة بقرة کی 158 نمبر کی آیت ہے. اللہ سبحانہ وتعالی ارشاد فرماتے ہیں بے شک صفا اور مروہ یہ دونوں اللہ کی نشانیوں میں سے ہیں. جو آدمی بھی بیت اللہ یعنی کعبہ کا حج کرے یا عمرہ کرے تو ان دونوں پہاڑ کے درمیان چکر لگانے میں کوئی گناہ نہیں ہے. اور جو آدمی خوشی سے کوئی بھلائی کا کام کرے تو اللہ تعالیٰ بڑے قدر کرنے والے اور جاننے والے ہیں. اِنَّ الَّذِينَ يَكْتُمُونَ مَا أَنزَلْنَا مِنَ الْبَيِّنَاتِ وَالْهُدَى مِن بَعْدِ مَا بَيَّنَّاهُ لِلنَّاسِ فِي الْكِتَابِ أولئك يلعنهم الله ويلعنهم اللاعنون إلا الذين تابوا وأصلحوا وبينوا فأولئك أتوب عليهم وأنا التواب الرحيم. جو لوگ ہماری اتاری ہوئی یعنی اللہ کی اتاری ہوئی روشن دلیلوں کو اور ہدایت کو چھپاتا ہے जो लोग भी हिदायत को छुपाते हैं, हालांकि हम अपनी किताब में खोल खोल कर लोगों के लिए बयान कर चुके हैं, तो ऐसे छुपाने वालों पर अल्लाह लानत भेजते हैं। और दूसरे लानत करने वाले भी लानत भेजते हैं। हां, जिन लोगों ने तौबा कर ली, अपनी इस्लाह कर ली, छुपाई हुई बातों को खोल खोल करके बयान कर दिया, तो मैं अल्लाह फरमाते हैं कि ऐसे लोगों की तौबा को कबूल कर लेता हूं। और मैं तो बड़ा तौबा करने वाला, बड़ा रहमत वाला हूं। पहली आयत में मक्के मुकर्रमा में जो दो मुबारक पहाड़ हैं, उन पहाड़ों को अल्लाह के दीन की निशानी बताया गया है। एक पहाड़ है सफा और दूसरे पहाड़ का नाम है मरवा। ये दोनों पहाड़ मुबारक है, बरकत वाले हैं और अल्लाह के दीन की निशानी में से है। इन दोनों पहाड़ पर अल्लाह ताला बंदों की दुआओं को कबूल फरमाते हैं। एक आदमी चक्कर लगाते लगाते सफा पहाड़ पर पहुंच जाए, अल्लाह के सामने दुआ करे, अल्लाह उसकी दुआ को कबूल फरमा लेते हैं। यही मरवा पहाड़ है कि उस पहाड़ के ऊपर चढ़ करके दुआ करोगे तो अल्लाह सुबहानहु व तआला दुआ को कबूल फरमा लेते हैं। हजरत इब्राहीम अलैहि सलातु व सलाम अपनी बीवी हजरत हाजरा को अपने दूध पीते बच्चे हजरत इस्माइल अलैहिस्सलाम को जब यहां जंगल में छोड़ के गए थे, उस वक्त तो मक्का शहर भी नहीं था। काबतुल्लाह की इमारत भी नहीं थी। जंगल में रख करके चले गए। जो थोड़ा बहुत खाने पीने का सामान दिया था वो खत्म हो गया। हजरत हाजरा भूखी है, प्यासी है, दूध उतरना भी बंद हो गया। अगर औरत खाती पीती है, उसकी बरकत से अल्लाह उसकी छाती में दूध उतारते हैं। कितने दिन हो गए खाना पीना नहीं मिला भूख की वजह से, मां हाजरा की छातियों का दूध भी सूख गया। तो फिर अपने मुंह का थूक अपने बच्चे को चुसाना चालू किया कि कम से कम मासूम बच्चे को थूक की वजह से कुछ सबर आ जाए। लेकिन ये भी कब तक होता है? پیاس ایسی تھی کہ حضرت حاجرہ کا تھوک بھی سوکھنے لگا. معصوم دودھ پیتا بچہ حضرت اسماعیل علیہ السلام رو رہے. ماں حاجرہ اس دونوں پہاڑ کے اوپر چڑھی, صفا پر چڑھی, مروہ پہ چڑھی, اور دونوں پہاڑ کے اوپر دوڑنے لگی. اس لیے کہ کعبہ جہاں پر ہے وہ نیچی جگہ ہے, بارش کے موسم میں وہاں سیلاب آ جاتا ہے, پانی بھر جاتا ہے, وہاں سے کچھ نظر نہیں آتا. تو دور دور دیکھنے کے لیے حضرت حاجرہ انہی دو مبارک پہاڑ پہ چڑھی. کبھی صفا پہ دوڑتی, کبھی مروہ پہ دوڑتی, اور دور دیکھتی کہ کوئی انسان نظر آئے, کھانا پانی نظر آئے کہ میری ضرورت پوری ہو جائے. صفا پہاڑ پہ تھی, دور دور دیکھا کچھ نظر نہیں آیا, دل میں آیا کہ چلو اب مروہ پہاڑ پہ جاوے. پھر اتری صفا پہاڑ سے اور اپنے بچے کو دیکھ رہی ہے وہیں سے, پھر دوڑتے ہوئے مروہ پہاڑ پہ چڑھی. کچھ نظر نہیں آتا. یہی دو مبارک پہاڑ ہیں جو ماں حاجرہ کے دوڑنے کی یادگار ہیں. پھر وہیں سے نظر آیا تھا کہ کچھ پرندے اڑ رہے ہیں, تو حضرت حاجرہ اپنے بیٹے حضرت اسماعیل کے پاس آئی, بچے کو سلا دیا تھا کعبہ کے دروازے کے سامنے. وہاں آ کے دیکھا کہ جہاں بچے کے پیر زمین پہ لگ رہے تھے اسی کے قریب میں حضرت جبرائیل نے اپنا پر مارا. حضرت جبرائیل کو اللہ نے پر دیے ہیں جیسے پرندوں کے پر ہوتے ہیں, اور اس پر مارنے کی جگہ پر سے زمزم کا پانی نکلا ہوا ہے. جنگل میں ریت میں پانی دیکھ کر کے ماں حاجرہ خوش ہو گئی, اپنی زبان سے بولی زم یعنی رک جا, زم رک جا, اس لیے کہ وہ پانی بہ کے جا رہا تھا. اگر ماں حاجرہ زم زم رک جا ایسا نہیں بولتی تو وہ پانی پوری دنیا کے اندر ندی کی شکل میں بہنے لگ جاتا. یہ وہی دو مبارک پہاڑ ہیں صفا اور مروہ. خود میرے اور آپ کے آقا حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم عمرہ فرمایا, حج فرمایا, تو ان دونوں پہاڑ کے اوپر حضور نے بھی چکر لگائے ہیں. اور پہلے دو ہرے پتھر کے نشان تھے, اب اسی جگہ کے اوپر گرین لائٹ کے نشانات ہیں. वहां जरा तेज चलना होता है, दौड़ना नहीं, तेज चलना होता है। यही सफा पहाड़ है जिसके ऊपर खड़े होकर के हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सबसे पहले कुरैश को जमा करके ईमान की दावत दी थी। जब आपको अल्लाह ताला ने बाकायदा नबी बनाया, इसी पहाड़ के पास में पूरे कुरैश खानदान को जमा किया, इसलिए कि कुरैशियों के जो मकान है ये सफा मरवा के बीच में थे। आज सफा मरवा के बीच में जो बाहर की साइड खुला सहन है, ये पूरा कुरैश का महल्ला था। इसीलिए तो उस साइट में बाहर निकल करके एक लाइब्रेरी है, उसी जगह पर हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए थे। क्योंकि हुजूर का भी खानदान कुरैश, इसी सफा पहाड़ के पास में अपने खानदान के लोगों को जमा करके हुजूर ने सबसे पहले उनको ईमान की दावत दी थी। और मक्का वाले हुजूर को अजीब अजीब चैलेंज करते थे। एक दिन कहने लगे काफिर लोग मक्का के कि अगर ये सफा पहाड़ आप सोने का बना दे तो हम सब मक्का वाले आप पर ईमान ले आएंगे। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हर वक्त आपकी कोशिश, चाहत, फिक्र, मेहनत ये थी कि सब लोग ईमान ले आवे। हुजूर ने अल्लाह से दुआ कर दी, अल्लाह ये लोग देखना चाहते हैं मेरे मौजिजे को, मेरे चमत्कार को, आप इस पूरे सफा पहाड़ को सोने का बना दीजिए। अल्लाह ताला की बारगाह में हुजूर की दुआएं कबूल होती थी। अल्लाह ने हजरत जिब्रील को भेजा कि जाओ कहो कि आप चाहें, आपकी कौम चाहती है, कुरैशी लोग चाहते, मक्का वाले चाहते, हम पूरा सफा पहाड़ सोने का बना दे रहे, हम तैयार हैं। अल्लाह के लिए क्या मुश्किल। लेकिन एक बात है कि ये मक्का वाले खुद सामने से मांग रहे हैं कि सफा सोने का हो जाए हम ईमान लाएंगे, हम सफा पहाड़ को सोने का बना देंगे, और ये जो अगर ईमान नहीं लाए तो हम इनको अज़ाब में बर्बाद कर देंगे। हमारा कानून है कि कोई नबी से कोई मौजिजा तुम मांगो और फिर उस मौजिजे के बाद ईमान नहीं लाओ तो अल्लाह ताला का खतरनाक अजाब आता है। हजरत सालेह अलैहि सलाम हजारों बरस पहले अल्लाह के नबी थे। उनकी कौम ने कहा सालेह आप नबी है ना, तो ये पहाड़ है, पत्थर की चट्टान है, आप उस पत्थर की चट्टान में से एक 10 महीने की गाभिन ऊंटनी लाइए, ऐसी उठनी पत्थर में से निकले जिसके पेट में 10 महीने का बच्चा, पत्थर में से ऐसी उठनी निकले और बाहर आकर के फौरन बच्चा देवे तो हम ईमान लाएंगे। हजरत सालेह अलैहि सलाम ने अल्लाह से दुआ की, अल्लाह ताला ने अपनी कुदरत से उस चट्टान को फाड़ दिया, चट्टान फटी और अंदर से एक ऊंटनी निकली दौड़ती हुई पत्थर में से, और उसके पेट के अंदर बच्चा था। मैदान में आई और पूरी पब्लिक के बीच में से उसमें से बच्चा पैदा हुआ। खुदा के लिए क्या मुश्किल, पत्थर में से ऊंटनी निकाले, वो भी 10 महीने की गाभन ऊंटनी निकाले। हजरत सालेह अलैहि सलाम ने फरमाया कि अब तो कलमा पढ़ लो, ईमान ले आओ। तो कौम के लोगों ने ईमान लाने से इनकार कर दिया। अल्लाह ने पूरी कौम को अजाब में हलाक और बर्बाद कर दिया। तो हजरत जिब्राइल ने आके कहा हुजूर से, हम सफा पहाड़ को सोने का बना सकते हैं लेकिन फिर सबको ईमान लाना पड़ेगा। अगर ईमान नहीं लाए हम पूरे मक्का वालों को अजाब में खत्म कर देंगे, और अगर आप चाहें तो हम इस पहाड़ को सोने का नहीं बनाए, जिसके मुकद्दर में जब ईमान होगा तब वो ईमान लाएगा, जिसके मुकद्दर में ईमान नहीं वो कुफर के साथ मरेगा। हुजूर बहुत रहम दिल नरम दिल थे, फौरन इरशाद फरमाया कि अगर ये लोग ईमान नहीं लाए तो अजाब आ सकता है, तो फिर मैं अल्लाह से ये कहूंगा कि सफा पहाड़ को सोने का न बना। इसलिए कि बन गया और कौम ईमान नहीं लाई तो अजाब आएगा, और मैं नहीं चाहता हूं मेरी कौम पे अजाब आए। यही सफा पहाड़ है। कयामत से पहले पहले जो बड़ी बड़ी निशानियां होगी, बिल्कुल आखिरी टाइम पर दुनिया खत्म होने वाली, कयामत आने वाली, तो उस वक्त पर सफा पहाड़ में से एक जानवर अल्लाह निकालेंगे। ये पहाड़ फटेगा कयामत से पहले पहले, अंदर से जानवर निकलेगा और वो जानवर लोगों के साथ बात करता होगा। कुरान में ये सफा पहाड़ है। मक्का के काफिरों और मुशरिकों ने काबा के चारों तरफ 360 बुत रखे थे। काबा पे बुत रखे, चारों तरफ बुत रखे, तो इन्होंने 2 बुत एक सफा पर भी रखा था, एक मरवा पर भी रखा था। सफा पर जो बुत था उसका नाम था असफ, वो मरद की शक्ल में था, और मरवा पर जो बुत रखा था उसका नाम नाइला था, वो औरत की शक्ल में था। और ऐसा कहते थे कि पहले जब काबा का दरवाजा खुलता था और लोग अंदर जियारत के लिए जाते थे तो ये दोनों एक मर्द और औरत थे, असफ एक मर्द था, नाइला एक औरत थी। ये दोनों मर्द और औरत काबा के अंदर गए और अंदर जाकर के उन्होंने जीना किया, काबा के अंदर जाकर के। अल्लाह सुबहानहू व तआला को गुस्सा आया, मेरा घर मुबारक घर और उसमें आकर के ऐसे काम कर। अल्लाह ने उस मर्द और औरत को अजाब दिया और दोनों को इंसान मिटा करके पत्थर बना दिया, दोनों पत्थर बन गए। वो मर्द पत्थर की शक्ल का मर्द और वो औरत पत्थर बन गई औरत की शक्ल, दोनों को अल्लाह ने पत्थर बना दिया। लोगों ने उन दोनों पत्थर को अंदर से निकाला और मर्द वाले पत्थर को सफा पहाड़ पर रख दिया, औरत वाले को मरवा पर रख दिया, ताकि लोग देखें कि अल्लाह के घर में गलत काम करने की सजा कितनी खतरनाक होती है। फिर जमाना आया, धीमे धीमे धीमे दुनिया आगे बढ़ी तो लोगों ने उन दोनों पत्थरों की पूजा चालू कर दी। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का जब मुबारक जमाना आया, दोनों पत्थरों को हटवा दिया गया, लेकिन सहाबा को वो पुरानी बात याद आती थी, क्योंकि ज्यादा सहाबा हुई थी जो इस मक्का में पैदा हुए बड़े हुए, वो पुरानी बात याद आती थी कि इन दोनों पहाड़ पर पहले बुत थे और लोग उन बुतों के चक्कर मारते थे। अब जो हम तवाफ करें, उमरा करें, सफा मरवा पर चक्कर लगावे, तो कहीं वो बुत के चक्कर तो नहीं होते हैं? हालांकि बुत थे नहीं, हटा लिए गए। अल्लाह ने फरमाया नहीं, अब जो तुम सफा मरवा पे दौड़ोगे वो अल्लाह का हुक्म पूरा करने के लिए दौड़ोगे, हुक्म है अल्लाह का। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खुद भी दौड़े, खुद भी उस पर चले, और आपने चल करके अपने अमल मुबारक से बतला दिया कि इन दोनों पहाड़ पर चलना ये अल्लाह की खुशी का जरिया। और माशाल्लाह किसी जमाने में ये पत्थर के पहाड़ थे, अब तो दोनों एयर कंडीशन हो गए हैं और उसके 5 फ्लोर हो गए, बेसमेंट है, नीचे तहखाना भोईरा है, फिर ग्राउंड फ्लोर आता है, फिर ऊपर 4 फ्लोर हो गए, सफा मरवा भी पूरा एयर कंडीशन और शानदार बन गए। कितनी सहूलत अल्लाह ताला ने कर दी। और जहां सफा शुरू होता है, जहां मरवा शुरू होता है, वहां पत्थर के निशानात देखने को मिलते हैं। तो जो आदमी हज करे, उमरा करे, उसको इन दोनों पहाड़ से चक्कर लगाना जरूरी है। और जो भी नेक काम करेंगे, अल्लाह ताला उस नेक काम के ऊपर बेहतरीन सवाब अता फरमाएंगे। दूसरी आयत में अल्लाह फरमाते हैं कि जितनी बातें हिदायत की, दीन की, अल्लाह ताला ने कुरान में बयान फरमाए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाए, दीन की बातों को छुपाओ मत, ये अल्लाह के बंदों को पहुंचा दो। हमारा दीन एक ऐसा दीन है کہ اس میں دین کی باتیں چھپانے کی نہیں ہوا کرتی، سب کے لیے عام ہے، باقی دنیا کے دوسرے جتنے بھی مذہب ہیں عام طور پر جو ان کی مذہب کی کتاب ہوتی ہے اس کو خاص خاص لوگ پڑھ سکتے، ہر ایک نہیں پڑھ سکتا، ہر ایک کو پرمیشن اتھارٹی نہیں ہوتی، صرف قرآن ہے، حدیث ہے، ہمارا دین ہے، سب کے لیے چھوٹ، جو چاہے پڑھے۔ بلکہ الحمدللہ دنیا کی تقریباً 100 کے قریب بھاشاؤں میں قرآن شریف کا آپ کو ترجمہ ملے گا، جو پڑھنا چاہے پڑھے، جو اس کو سمجھنا چاہے سمجھے، مسلمان پڑھے غیر مسلم پڑھے، ہمارے یہاں کوئی چیز چھپی ہوئی نہیں ہے، سب چیز کھلی ہوئی۔ جو بھی اللہ کے دین کو چھپاوے، ہدایت کی باتوں کو چھپاوے، ایسے لوگوں کے اوپر لعنت ہے۔ اس وجہ سے کسی عالم دین کے پاس، کسی مفتی صاحب کے پاس کوئی مسئلہ پوچھنے آئے تو ان کے لیے ضروری ہے کہ وہ مسئلہ بتا دے۔ ہاں اگر وہ بستی میں کوئی دوسرے عالم ہو تو کہہ سکتا ہے کہ بھائی ان کو جا کے پوچھ لو، لیکن جہاں کوئی دوسرے عالم نہ ہو، وہی ایک عالم ہو، تو ان کی ذمہ داری بنتی کہ وہ پہنچا دے، بتا دے مسئلہ، اور صحیح صحیح بات بتاؤ، یہ نہیں کہ آتا نہیں ہو پھر بھی جو اپنے من میں آیا ہو بتا دے، غلط بتائے، یہ تو بہت بڑا گناہ ہے۔ اور اللہ کا دین چھپانے کی وجہ سے زمین والوں کے اوپر وبال آتا ہے۔ اللہ کی مخلوق اللہ کے دین سے محروم ہوتی ہے تو اس کی تکلیف سب کو اٹھانی پڑتی ہے۔ ایسے لوگوں پر دنیا کی سب چیزیں لعنت بھیجتی ہے، انسانوں کی لعنت، جانوروں کی لعنت، کیڑے مکوڑوں کی لعنت، خود اللہ تعالی بھی ایسے لوگوں کے اوپر لعنت بھیجتے ہیں۔ اسی لیے کبھی بھی دین کی بات جو صحیح بات ہو ہم جانتے ہو تو اس کو چھپانا نہیں بلکہ اس کو بتلا دینا، ظاہر کر دینا۔ اس لیے ہمارے دین میں ایک قانون ہے کہ کوئی آدمی کلمہ پڑھنے آیا تو اس کو کلمہ پڑھانے میں دیر مت کرو، اسی وقت فوراً کلمہ پڑھاؤ۔ کیا پتا بیچارہ دو چار قدم دور جائے اور موت آ جائے اس کی۔ تم یوں کہو کہ ابھی میں بہت بزی ہوں، ابھی کلمہ پڑھانے کا ٹائم نہیں ہے، جاؤ بعد میں آنا کلمہ پڑھاؤں گا، زندگی کا کیا بھروسہ ہے؟ وہ بیچارہ دو قدم چل کے گئے اور مر گیا تو نعوذ باللہ بیچارہ ایمان کے بغیر دنیا سے جائے گا۔ اسی لیے دین کی جو بات اللہ نے ہم کو دی ہم اس امانت کو دوسروں تک پہنچا دے رہے ہیں، دین کی بات چھپانے کی نہیں، صحیح بات ہو پہنچاؤ۔ لیکن اس میں بھی ایک دھیان رکھنے کا، یہ عالموں اور مفتیوں کے لیے بات ہے کہ لوگوں کی سمجھ والی بات بتانے، ان کی سمجھ سے اوپر کی لیول کی باتیں بتلانے کی نہیں، ورنہ لوگ الٹے کا سیدھا کریں گے۔ الحمدللہ یہ تفسیر جو میں یہاں آپ کے سامنے بیان کرتا ہوں وہاں مدرسے میں بھی پڑھاتا ہوں، وہاں کی سیڈیاں بھی ریکارڈ ہوتی ہیں۔ اب یہی بات آپ وہ سیڈی میں سنو گے تو ہو سکتا ہے کہ 50% بات سمجھ میں نہیں آئے، 70% سمجھ میں نہیں آ رہے، 80% سمجھ میں نہیں آ رہے، हो सकता है कि एक बात भी समझ में नहीं आए, हो सकता है ऐसा। इसी आयत से निकलने वाली गहराई की बातें, एकदम डीप की बातें, वो मैं आपके सामने नहीं बयान कर सकता। इसलिए ये कानून है शरीयत का कि लेवल के मुताबिक बात करने के। अगर तुम लेवल से ऊपर जाकर बात करोगे तो लोगों की समझ में नहीं आएगा और लोग उल्टा समझेंगे, उल्टा अमल करेंगे और कितना हो जाएगा दुनिया के अंदर। ऐसे बहुत से मसले हैं कि हम जनरल लोगों के सामने बयान भी नहीं कर सकते। इस वास्ते जो बात दीन की, हिदायत की, शरीयत की अल्लाह ने हमको दी, वो अल्लाह के बंदों को पहुंचा देनी चाहिए, किसी से उसको छुपाना नहीं चाहिए। अल्लाह हमको इसकी तौफीक अता फरमाए। हम दूसरों को सिखाएंगे, वो अमल करेगा, उसका सवाब भी हमको मिलेगा। वो तीसरे को बताएगा, उसका सवाब भी हमको मिलेगा। मैं बात करता हूं, ये तो बगैर मूंडी का 100% नफे का धंधा है। दीन सीखना सिखाना कोई मूंडी रोकान नहीं कि खोट का डर लगे, और 100% नफे का ये धंधा है। अल्लाह का दीन सीखो, सिखाओ, फायदा ही फायदा उसके अंदर। अगर सामने वाला अमल नहीं करे तभी हमको तो सिखाने का सवाब मिल ही जाएगा कि हमने अल्लाह का दीन सिखला दिया, दीन की बात पहुंचा दी। इसलिए हमको दीन की बात सिखाने में कभी बखीली नहीं करनी, उसके लिए इधर उधर जाना पड़े, निकलना पड़े, घर छोड़ के जाना पड़े तो वो भी करने का। उस पर अल्लाह ताला इंशाल्लाह राजी होंगे। अल्लाह हमें इसकी तौफीक अता फरमाए। आला किसी ने लिखा है, सफिया बीवी बीमार है, बदन में परू हो चुका है, 1-2 महीने से पलंग पर है, अल्लाह उनको शिफाए कामिला आजिला दाइमा मुस्तमिर्रा अता फरमाए, तंदुरुस्ती से मालामाल फरमाए, पूरी उम्मत के बीमारों को अल्लाह शिफा अता फरमाए। एक सवाल ये लिखा है कि बच्चों को पोलियो पिला सकते हैं, तो पोलियो के अंदर क्या आता है वो मुझे मालूम नहीं है, आज तक कोई हमारे पास ऐसा रिसर्च आया नहीं है कि मैं तुमको उसके हराम हलाल होने का कोई मसला बतलाऊं। बाकी ये है कि बूढ़े हमारे सब बैठे हुए हैं, उनको पूछो कि आज से 50 साल पहले कहां पोलियो वोलियो थे, कहां ये सब पिलाया जाता था, और कौन सी आफत और बला उसकी बगैर आ जाती थी। ये भी एक सोचने का टॉपिक है। अल्लाह ताला हर गलत चीज से उम्मत की हिफाजत फरमाए। दुरूद शरीफ पढ़ो। सुभानक अल्लाहुम्म व बिहम्दिक व तबारक इस्मुक व तआला जद्दुक व ला इलाहा गैरुक। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى عدد ما تحب وترضى يا كريم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اصلح شان أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اهدنا بفضلك فيمن هديت وعافنا فيمن عافيت وتولنا فيمن توليت وبارك لنا فيما أعطيت وقنا واصرف عنا شر ما قدريت وقنا واصرف عنا شر ما قدريت وقنا واصرف عنا شر ما قدريت فإنك تقضي ولا يقضى عليك إنه لا يذل من عليك ولا يعز من عاديت تباركت ربنا وتعاليت نستغفرك اللهم من الذنوب والخطايا ونتوب إليك وصلى الله على النبي الكريم يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين يا ذا الجلال والإكرام اے اللہ تو اپنے کرم سے ہمارے گناہوں کو معاف فرما دے اے اللہ تیری اطاعت اور مرضی والی زندگی نصیب فرما دے جن کاموں سے تو ناراض ہوتا ہے اس سے تو ہم سب کی حفاظت فرما دے تمام بیماروں کو شفاء کاملہ عاجلہ دائمہ مستمرہ عطا فرما دے جو قید و بند میں محبوس ہے اے اللہ تیرے کرم سے ان سب کو چھٹکارا عطا فرما دے اے اللہ سب کو حلال برکت والی روزی روٹی عطا فرما اے اللہ پورے ہمارے اس ملک میں امن امان کا ماحول قائم فرما فتنے فساد دنگوں اور دھماکوں سے حفاظت فرما اے اللہ جو لوگ ایسی کاروائیاں کرتے ہیں ان کو اللہ سچی اور پکی توبہ عطا فرما اے اللہ تو ہمارے اس ملک کی اور پورے عالم کی حفاظت فرما لے اے اللہ تو اہل ایمان کے حال پر رحم فرما لے ہر قسم کے دشمنوں حاسدوں مکاروں کے شر سے اے اللہ اسلام اور مسلمانوں کی حفاظت فرما لے اے اللہ تو تمام انسانوں کے حال پر رحم فرما لے تمام انسانوں اور جناتوں کو ایمان کی دولت سے مالا مال فرما ہدایت کی دولت سے مالا مال فرما دے ہماری عمروں میں برکت عطا فرما دے اے اللہ جن پر جو پریشانیاں ہیں اپنے کرم سے فضل سے دور فرما دے اے مالک الملک تیرے سوا ہمارا کوئی نہیں ہے اے حفاظت کرنے والے اللہ تو تیرے فضل سے حفاظت کا معاملہ فرما دے اے اللہ نصرت کا کرم کا معاملہ فرما دے تمام دین کے کاموں کی اور کام کرنے والوں کی حفاظت فرما دے مدارس کی مساجد کی مکاتب کی خانقاہوں کی جماعتوں کی مراکز کی اے اللہ بھرپور حفاظت فرما دے دین کے کام کرنے والوں کی نصرت اور مدد فرما دے اے اللہ آپسی انتشار اور افتراق سے امت کی حفاظت فرما دے اے اللہ ہماری اولادوں کو نیک اور صالح بنا ان کی اسلامی تعلیم اور تربیت فرما دے دل کی جائز مرادوں اور حاجتوں کو پورا فرما دے حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی بھلائیاں مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرما حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی ہماری اور پوری امت کی حفاظت فرما دنیا اور آخرت میں تیری رضا ہمیں عطا فرما دنیا آخرت میں تیری رضا عطا فرما دنیا آخرت میں تیری رضا عطا فرما اے اللہ یہ تیرے بندے اور بندیاں محض تیری کتاب قرآن کی نسبت پر اے اللہ حاضر ہوتے ہیں سنتے ہیں اے اللہ ہم سب کے حاضر ہونے کو کہنے سننے کو قبول فرما دے تیری رضا کا ذریعہ بنا دے مالک جب دنیا سے جانے کی باری آئے ایمان پر حسن خاتمہ عطا فرما ہر بری موت سے حفاظت فرما دے سکرات موت سے قبر کے عذاب سے جہنم کی آگ سے محشر کی ہاری ناکی سے پل صراط پر پھسلنے سے ہم سب کی حفاظت فرما لے قیامت کے دن حضرت نبی کریم صلی اللہ علیہ وسلم کے میرے ہاتھوں سے حوض کوثر کا پانی نصیب فرمانے، حضور کی شفاعت کو ہمارے حق میں قبول فرمانے۔ مالک تیرے کمزور بندے ہیں، امتحان آزمائش کے قابل نہیں ہے، تو عافیت کا، سلامتی کا، ستاری کا، عزت کا، نصرت کا معاملہ ہے ہمارے۔ ربنا تقبل منا انك انت السميع العليم، وتب علينا يا مولانا انك انت التواب الرحيم، وصلى الله على النبي الكريم، سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين.